काकाले भन्दै थियो नजाऊ है सानो पँदेरीमा, आफ्नै छायाले पनि साथ दिन भन्छन् अँधेरीमा। कुलेन्द्र विक्क अनि विष्णु माझीको सुमधुर आवाजमा सजेको यो लोक भाका हामीले सुनिसकेको छ। र तपाईँ यति बेला तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz कार्यक्रम लोक झङ्कारको बसाइ सुनिरहनु भएको छ। र आजको यो मङ्गलबारीय बसाइमा केही समय अगाडि निस्किएका बजारमा आएका भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु अर्को एउटा भाकाबाट। भाका रहेको छ राजु परियार अनि देवी खर्तीको सुमधुर आवाजमा हल्ला चलाउने। अबको क्रममा तपाईँको लागि यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ। विश्रामपछि फेरि उपस्थित हुने नै छ रेडियो अर्पण 104.5 MHz अनि कार्यक्रम लोक झङ्कार सँगै रहनुहोला। अर्पण 104.5 MHz छाला तथा यौनरोगका बिरामीहरूलाई यो एकैछिन विश्राम पछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँ यति बेला समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण 104.5 MHz सुनिरहनु भएको छ। कार्यक्रम लोक झङ्कारकै बसाइमा हामी रहिराखेका छौँ। आजको यो मङ्गलबारीय बसाइमा केही समय अगाडि निस्किएका बजारमा निस्किएका लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु। कल्पनामा भैनी देख्छु भनेको एम छेत्री अनि विष्णु माझीको सुमधुर आवाज रहेको छ यो भाकामा। अबको क्रममा तपाईँको लागि तिम्रो अभावले सारी झेल्दैछु दुःख अनि आँसुमा खेल्दैछु कल्पना मै भए नि देख्छु भनेको यही बेलामा कलमको मसी सकियो सानो मायालाई केही कुरा लेख्छु भनेको यसरी झेल्दैछु दुःख अनि आँसुमा खेल्दैछु कल्पना मै भए नि देख्छु भनेको यही बेलामा कलमको मसी सकियो सानो मायालाई केही कुरा लेख्छु भनेको यही बेलामा कलमको मसी सकियो सानो मायालाई केही कुरा लेख्छु भनेको कल्पनामै भए नि देख्छु भनेको यही बेलामा कलमको मसी सकियो सानो मायालाई केही कुरा लेख्छु भनेको एम छेत्री अनि विष्णु माझीको सुमधुर आवाजमा सजेको यो लोक भाका सुन्यौँ हामीले। यिनै भाकाहरूलाई कार्यक्रममा प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रमको समय सकिने लागेको छ। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz भोलि फेरि तपाईँ हाम्रो भेट हुने नै छ। लोकझङ्कारको अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ। जाँदा जाँदै कुलेन्द्र विक्क अनि पूर्णकला विशीको सुमधुर आवाज रहेको लोक भाका जुग जाने माया गरौँला। यिनै भाकालाई कार्यक्रमको पृष्ठभूमिमा अगाडि बढाउँदै प्रविधि कक्षबाट साथ दिने विष्णुलाई पनि धन्यवाद। तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। बाटको मसिले मेरो नाम तिम्रो चोखो स्याउँदोमा लेख्न जुग जाने माया गराउला सिन्दुर किन्ने पैसा नि भाइ काटेर रगतले सुदो भरौला मसिले मेरो नाम तिम्रो चोखो सुदो लेख्न पाम जुग जाने माया गरौला सिन्दुर किन्ने पैसा नि भए नभने नि हात काटेर सिन्दुर किन्ने पैसा नि भएन भने नि हात काटेर रगतले सुदो भरौला एक से चार थोप्लो पांच मेगा हर्ट पूर्वी चितवन के एकमात्र हीरो को आधिकारिक विक्रेता मार्शल इम्पोरियम लाखों को सपना बाइक चढ़ने हीरो बाइक